कविताको शीर्षक मौसम। मौसम पातिएको यो पटक्कै मन नपर्ने पल। खोइ के भएको आजकल, नाङ्गा पहाडहरू भएका छन् दल दल, पाइला चाल नै गाह्रो। बेकामको झरियो चिसोको सनाट्टा बोकेर ल्याउने हिउँदको बर्सिने जल, सडक किनारतिर बगेको भल, बाटोको जाम तमाम, लागेको खडेरी थलमा जल मलको अभाव, उजाड मनहरूको कोलाहल, उर्लदो खहरे गडगड, जनधनको नाश, हुरहुराउँदो अग्नि ज्वाला, कलहको आगो झुस्छ गनाउँछ कलको मूल, मानवता कलसँग रुमल्लिएको यो समय, बाटो खोज्छ छलफल, चलेको आँधी हुरी चराका बस्तीमा हलचल, मनमा उर्दो छ ज्वालामुखी, तनमा पसिना खलखल, सुनिन्छ सृजनशील चलमल, कलकल कलकल कल।